नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम अर्पण शुभ साँझ हरेक दिन साँझ सात बजेपछि करिब 7:30 बजीसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0556 563 332 0556 563 333 को नम्बरमा स्वागत गर्ने गर्दछौँ। हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगाएँ तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ 0556 563 332 0556 563 333। र हामीले आज तपाईँलाई मनपर्ने लोक भाकाहरू बजाउने गर्दछौँ र त्यो भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा कोही आउनु भएको थियो तर पनि कुरा गर्न पाएको छैन। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट शुक्ला लामा। हजुर शुक्लालजी, सुनाउनुहोस् नानुलो खबर के छ? अनि खाना खानुभयो? कुराकतिर पानी परेको छ कि छैन नि? हल्का परेको छ। कतिको शीतल महसुस गर्नु भएको छ? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। शुक्लाल लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ शुक्लालजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला कोराकबाट शुक्ला लामा आउनुभएको थियो, आफ्ना आफन्तजन घर परिवार लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झेर गइसक्नु भएको छ। तपाईँ पनि आउन सक्नुहुनेछ, त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ 0556 563 332 0556 563 333। हामीले बजाउने लोक भाका मार्फत तपाईँका सम्पूर्ण आफन्तजन घर परिवार लगाएका तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन नम्बर खुला गरिसकेका छौँ 0556 563 332 0556 563 333 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट को बोल्नुभयो? अस्ति भनेपछि अनिता अलिक गाह्रो पऱ्यो नि त। सिमरन सिमरनजी, सुनाउनुहोस् नयाँ नौलो खबर के छ? ए सबै ठिक छ दादा, शीतल भइरहेछ। शीतल भइरहेछ, पानी परेको छ कि छैन नि? हल्का परेको छ दादा। हल्का परेको छ, अनि खाना खानुभयो? भर्खरै भयो। अनि तपाईँको? हाम्रो पनि भइसक्यो। अनि आज दिन कसरी बिताउनु भयो? यसै बसेर। बसेर मात्रै बिताउनु भयो, उठ्नु त भएन नि? अनि कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम त हजुरलाई धन्यवाद, अनि फोन उठाउने दादालाई, अनि मेरो घर परिवार बुवा मम्मी दाई भाउजू, अनि बडी बेरिया बस्नु भएको दिदी भेनाज्यू, अनि मेरो साथी अनिता, र विशेष गरी मेरो नयाँ साथीहरूको लागि सुनाउन चाहन्छु। हुन्छ सिमरनजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला हुनुहुन्थ्यो इच्छा कामनाबाट सिमरन आउनुभएको थियो। कार्यक्रममा कोही मित्र आउनुभएको छ भनेर इसारा मिलेको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट सरू। अनि सरूजी के छ नयाँ नौलो खबर? ठिकै छ। हाम्रो दिउँसो पनि कुरा भएको थियो होइन? अनि के छ अलिकति डिफेन्स चाहिँ त्यति बेला र यति बेलामा? केही पनि छैन। अनि खाना खानु भयो? खाना अब खाने बेला भयो। खाने बेला भएको छ, हुन्छ। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? हजुरलाई धन्यवाद। अनि मेरो सानो छोराको लागि, मेरो श्रीमानको लागि, अनि अर्पणेश्वरी भोलिनीको लागि, अनि विजय कुमार, अनि घमण्ड राज श्रेष्ठ कहाँ हराउनु भएको छ, उहाँ अहिले सम्पर्कविहीन हुनुभएको छ किन हो है, अनि यति नै हो दादा, अरू केही पनि छैन। सरोजी हजुर, अनि हाम्रो घमण्डजीको स्वास्थ्यमा कस्तो आइरहेछ सुधारहरू भन्नुहोस् न। म अब 3 महिनाको छुट्टी लिएर बसेको छु, 3 महिना म आउँदिनँ भन्नुभएको छ, उहाँ चाहिँ हुनुहुन्छ कि साई सेना के हजुर, अनि उहाँ यहीँ जुटवानीमा हुनुहुन्छ, म 3 महिनासम्म आउन सक्दिनँ भन्नुभएको छ। ए हुन्छ, र कार्यक्रममा आउनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला पदमपुरबाट सर आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि 2 टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 363 332, 0556 363 333। अब भने एउटा सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ, यो संसारको रित आवाज रहेको छ रामजी खाँड अनि मुना थापाको, अबको क्रममा तपाईँको लागि। Yeah. संसारको गीत रामजी खाँड अनि मुना थापाको सुमधुर आवाजमा सरजीको भाका हामीले सुनिसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0545 63 332 र 0545 63 333। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको व्यस्ततालाई थोरै भए पनि मेटाउन हामी आधी घन्टाको समय लिएर आउने गर्छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना ती व्यस्तता र थकानलाई थोरै भए पनि मेटाउन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुला छ, 0545 63 332 र 0545 63 333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुँबाट सबिना। अनि सबिनाजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ? चितवनतिर पनि हल्का हल्का पानी परेको छ, थोरै थोरै चिसो अनुभव गरिरहेको छौँ हामीले पनि। अनि खाना खानुभयो? हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगत्तै हुनेछ। हुन्छ, सँगै बसेर खानुपर्छ नि। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि गेङसिन दाजुको लागि, अनि मेरो दाजु भाइको लागि, अनि यहाँ नानीहरू सबैको लागि, अनि मेरो साथीहरू भन्नुभयो रविना, नबिना, बिना, सञ्जय, सुरेश सागर, अनि विज्ञान सुप्त, अनि प्रतीक, मेरो नयाँ साथीहरू भन्नुभयो प्रतिमा, सलिना, सीताको लागि भन्दै। हुन्छ सबिनाजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला तनहुँबाट सबिना भुजेल आउनुभएको थियो, कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट। कोराकबाट को बोल्नुभयो? हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकनपुरबाट, म त कोराकबाट भनेको सुनिरहे। अनि के छ निर्मलजी खबर? एकदम ठिक छ। अनि पानी परेको छ कि छैन मकनपुरतिर? हल्का परिरहेछ। अनि खाना खानुभयो? हाम्रो भएको छैन, कार्यक्रम सकिने लगत्तै हुनेछ। अनि हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम हजुरको लागि धन्यवाद। अनि प्राविक दादाको लागि, साथीहरू सम्पूर्णलाई, घर परिवार, अनि निर्मलजी भनेर चिन्ने सम्पूर्णलाई दादा। हुन्छ निर्मलजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला मकनपुरबाट निर्मल थिङ आउनु भएको थियो, हामीलाई सधैँ माया गर्नुहुन्छ, सधैँ आउनुहुन्छ, तैपनि यसरी नै कार्यक्रममा आउन चाहनुहुन्छ र आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0545 63 332 र 0545 63 333। अब नि एउटा सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ, शीतल दिने पिपल स्वामी छ, सुर रहेको छ एम छेत्री अनि विष्णु माझीको आवाजमा, अबको क्रममा तपाईँको लागि। Bye. पिताल दिने पिपाल सामिन्छ आरू मलाई पुगेकै छ सानो तिमी छैनौ तिम्रै कामी छ राम्रो छैन तर पनि मन खुसी भा छैन शीतल दिने पिपल सामी छ अरू मलाई पुगेकै छ सानो तिमी छैनौ शीतल दिने पिपल सामी छ एम छेत्री अनि विष्णु माझीको सुमधुर आवाजमा सजिएको भाका सुन्यो कार्यक्रम अर्पण शुभ साँझमा हुनुहुन्छ तपाईँ यति बेला तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम अर्पण शुभ साँझ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ त्यो दिनभरको थकानलाई अलिकति भए पनि मेटाउन हामी प्रयत्न गरिरहेको छौँ यो आधी घन्टाको समय लिएर तपाईँमा तपाईँको घरमा बस्ने रेडियो मार्फत बोलिरहेको छु तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ 0556 3332 0556 3333 टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर राजले इसारा गरिरहेको छ आउनुहोस् उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ भनेर भन्नु मिलेन हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ कि आज निमेशलाई अलिकति झुटो बोलिदिउँ कि भनेको कि अनि के छ आज तपाईँको कसरी बित्यो दिन हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने धन्यवाद हुन्छ निमेशजी अहिले भने छुट्टिन्छु नमस्कार यति बेला मकवानपुरबाट निमेश थिङ आउनुभएको थियो हामीलाई सधैँ माया गर्नुहुन्छ सधैँ आउनुहुन्छ तपाईँ पनि यस्तै गरी कार्यक्रममा आउन चाहनुहुन्छ भने 0556 3332 0556 3333 नम्बर खुला गरिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पकुलरबाट प्रसन्न हाम्रो पहिला पनि कुरा भएको थियो अनि के छ प्रसन्नजी नयाँ नौलो खबर हाम्रो पनि सबै ठिक छ भन्नु पऱ्यो अनि खाना खानुभयो एकछिनपछि हुन्छ हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने सर्वप्रथम हजुरलाई मेरो घर परिवार अनि राज दादालाई मलाई प्रसन्नले चिन्नु नै नचिन्नु नै सम्पूर्णलाई हुन्छ प्रसन्नजी फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छु नमस्कार यति बेला बकुलरबाट प्रशंसा आउनुभएको थियो तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ 0556 3332 0556 3333 तपाईँ दिनभर काममा व्यस्त भएर आउनुभएको छ रेडियो अर्पण 104.5 MHz सुनेर बसिरहनु भएको छ र कार्यक्रममा तपाईँ पनि आउन मन लाग्नु भएको छ भने 0556 3332 0556 3333 नम्बर डायल गर्नुहोस् तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ र कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ इच्छा कामनाबाट के भन्नुभयो अलिक गाह्रो पऱ्यो नि हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ हजुर अनि कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने धन्यवाद हुन्छ अनिताजी फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला माया नमार्नु होला अहिले भने छुट्टिन्छु नमस्कार यति बेला इच्छा कामनाबाट अनिता आउनुभएको थियो हामीलाई सधैँ कल गर्नुहुन्छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ भनेर राजले इसारा गरिरहेको छ टेलिफोनमा कोही साथी हुनुहुन्छ चाँड चाँडो लिनुपर्छ टाइम पनि छैन भनिरहेको छ हुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म हाकिमचोकबाट सञ्जिता हाकिमचोकबाट सञ्जिता हाम्रो फर्स्ट टाइम कुराकानी चार पाँचचोटि भइसक्यो. मेरो तर्फबाट चाहिँ रेडियो अर्पण 104.5 मेगाहर्जमा तपाईँलाई स्वागत छ. थ्याङ्क यू. अनि खाना खानुभयो सञ्जिताजी? हाम्रो भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ. अनि आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? हुन्छ सञ्जिताजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुटिन्छु. नमस्कार. नमस्ते. यति बेला हाकिम चोकबाट सञ्जिताले फोन गर्नुभएको थियो. कार्यक्रममा कोही हुनुहुन्छ भनेर राजले इसारा गरिरहेको छ. आउनुहोस्, उहाँलाई म स्वागत गर्छु. हजुर नमस्कार. नमस्कार दादा. कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट तारा खड्का. प्रजा. म चाहिँ खालि खड्का भन्न मात्रै आउँछ कि फेरि. मेरो नाम चाहिँ दिवस मगर. हजुर अनि मेरो कान चाहिँ थोरै कमजोर भयो कि क्या हो जस्तो लाग्यो, जचाउन जानुपर्छ जस्तो छ ताराजी. हजुर अब त्यस्तै त्यस्तै भन्नु पऱ्यो, अब डाक्टर भाटामा जचाएपछि अब कसको कमजोर भएको भनेर थाहा पाइहाल्छ नि होइन? अनि हाम्रो भएको छैन, अनि तपाईँको भयो त खाना? भएको छैन, सँगै खानुपर्छ है. फरक फरक ठाउँमा बसेर खाए पनि एउटै टाइममा खानुपर्छ भनेको मैले चाहिँ. सुन्नु न, यो शुभ साँझमा चाहिँ फोनै लाग्दैन कि हतपत किन होला है दादा? खै शुभ साँझमा धेरै साथीहरूले सम्झिने भएर होला नि त फोन नलागेको. अनि अर्पण समर्पणमा चाहिँ सम्झिनुहुन्न र? होइन, अर्पण समर्पणमा चाहिँ सम्झिन त सम्झिनुहुन्छ, तर पनि धेरै साथीहरूले फोन गर्ने भएर होला चाहिँ फोन नलागेको भनेको मैले. मैले कति ट्राई गर्छु, आज मात्रै कस्तो लागेछ भने भगवान्ले साथ दिएर जस्तो लाग्यो कि आज. होइन हुन्छ, कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? हजुरलाई धन्यवाद फोन उठाउनु हुने दादालाई. मेरो घर परिवार साथीहरू सबै हुन्छ ताराजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुटिन्छु. नमस्कार. यति बेला भण्डाराबाट तारा पर्जा आउनु भएको थियो, उहाँसँग रमाइलो कुराकानी भयो. कार्यक्रममा कोही हुनुहुन्छ भनेर राजले इसारा गरिरहनु भएको छ. आउनुहोस्, उहाँलाई म कार्यक्रममा स्वागत गर्छु. हजुर नमस्कार. नमस्कार हजुर. कार्यक्रममा कोही मित्र आउनु भएको थियो तर पनि कुराकानी गर्न पाएको छैन. अब भने कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भनेर राजले इसारा गरिरहेको छ. आज कार्यक्रममा फोन गर्ने साथीहरू हुनुहुन्थ्यो माडी कुराकबाट शुक्ल लामा, इच्छा कामनाबाट सिमरन र पदमपुरबाट सरो अधिकारी, तनहुँबाट सबिना भुजेल, मकनपुरबाट निर्मल थिङ र मकनपुरबाट निमेश थिङ, बकुलरबाट प्रशंसा र इच्छा कामनाबाट अनिता, हाकिम चोकबाट सञ्जिता, अन्तिममा फोन गर्ने साथी भण्डाराबाट हुन्थ्यो तारा पर्चाले फोन गर्नुभएको थियो. यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद. र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा हामीले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद. र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट गर्दै, यो पृष्ठभूमि बजिरहेको मेरी सानो कहाँ छौ मिक्सन ख्याति छेत्री र विष्णु माझीको सुमधुर आवाजलाई छोड्दै म तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु. नमस्कार. को छा बेटा जहाँ छो दुबईले देख्ने किन मैले तिम्रो मुख न देख्ने सानो कहाँ छो मेरी सानो कहाँ छो एकै चोटी मुख हेर्ने धोको छा बेटा जहाँ छो मेरी सानो कहाँ छो चोटी मुखे निधोको छ बेटा जहाँ छ.

राजतन्त्रलाई विदा गरेर गणतान्त्रिक व्यवस्था ल्याउन नेपाली नागरिकको रगत पसिना बगेको छ। तर गणतन्त्र आएको छ वर्ष बितिसक्दा पनि नेपाली नागरिकले आफ्नो जीवनमा परिवर्तन गराउने खालको व्यवस्थाको अनुभूति गर्न पाइरहेका छैनन्। गणतन्त्र सीमित राजनीतिक दलका सीमित नेताहरूलाई मात्र हो कि आम नेपालीलाई नागरिकको प्रश्न छ। अब खबर सविता विश्वकर्माबाट। सातौं गणतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा हिजोदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन तथा अहिले साँझ घर घरमा दीपावली नै गर्न दिवस मूल समारोह समितिले सबैलाई आग्रह गरेको छ। दिवसको दिन सरकारको तर्फबाट राजधानीको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना भयो। थप विवरण सहित लक्ष्मी बस्नेत। यो गीतले भने जस्तै 240 वर्ष राजतन्त्रलाई विदा गर्दै मुलुकमा गणतन्त्र आएको पनि सातौं वर्ष लागिसक्यो। 2065 साल जेठ 15 गते राति तत्कालीन संविधान सभाको पहिलो बैठकले नेपालमा राजतन्त्र समाप्त भएको घोषणा गर्दै गणतन्त्र घोषणा गरेको थियो। त्यसै अवसरमा वर्षेनी जस्तै यस पटक पनि सरकारको तर्फबाट औपचारिक कार्यक्रम गरी मनाइएको छ। काठमाडौँको सैनिक मञ्चमा भएको कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री तथा विभिन्न निकायका उच्च अधिकारीहरू सहभागी भएका थिए भने सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि, गणतन्त्र दिवस लेखिएको ब्यानर प्रदर्शनका साथै झाँकीहरू पनि प्रदर्शन गरिएको थियो। यसरी हर्षोल्लासका साथ मनाइएको गणतन्त्र दिवसको इतिहास फर्केर हेर्ने हो भने गणतन्त्र घोषणासँगै स्थापित पहिलो संविधान सभाले संविधान बनाउन नसकेर अहिले दोस्रो संविधान सभाले काम गरिरहेको छ। नागरिकको तहबाट हेर्दा भने गणतन्त्र वा लोकतन्त्रले नागरिकसम्म छोएकै छैन। सैनिक मञ्च टुँडीखेलमा गणतन्त्र दिवस मनाइरहँदा त्यसै आसपासमा भेटेका नागरिकको विचार यस्तै छ। गणतन्त्रमा के भयो भने नेताहरूले मनोमालिन गरे, जुन गणतन्त्रले चाहेको जुन उद्देश्य थियो त्यो फुलफिलै नै भएन। होइन, गणतन्त्र दिवसमा तपाईँको के छ भन्दाखेरि गणतन्त्र आएको छ, गणतन्त्र जस्तो देखाउन सक्नु भएको छैन कि अझै, जति हुनुपर्ने थियो नि त्यति हुन सकेको छैन गणतन्त्रमा। होइन, तर विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले विगतमा जे भए पनि अब भने मुलुकलाई समृद्ध बनाउन लाग्ने प्रतिबद्धता जनाउँदै यसमा सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह पनि गर्नुभयो। विगतमा उत्पन्न असमझदारीलाई समझदारीमा पुर्याएर मुलुकलाई समृद्धिको मार्गमा लैजाने जिम्मेवारी पनि राजनीतिक दलहरूकै हो। यो जिम्मेवारी पुरा गर्न आगामी दिनमा अमन चयन कायम राख्दै राष्ट्रिय एकताको भावनालाई अझ सुदृढ बनाउन प्लॉटिंग तथा हाउसिंग प्रणाली अब आकर्षक घडेरीहरुको साथमा रत्ननगर 8 पर्सौनी टाढा गाउँ स्थित 3.5 बिघामा रहेको प्लटहरू रु 3 लाखदेखि 20 लाख सम्ममा उपलब्ध छ। सोही प्लटमा RCC ढलान सहित 4 कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ। विकासका पूर्वाधारहरू खाने पानी, विद्युत, ढल, 6 मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न 20 हातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। साथमा भरतपुर बसन्त चौकदेखि 300 मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ। चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली रत्ननगर चितवन। सम्पर्कका लागि रामप्रसाद पौडेल ओम शान्ति, मोबाइल 9845073867, हरि चापागाई मोबाइल 9845173887। रेडियो अर्पण 104.5 MHz 12 वर्षसम्म यही अभियानमा हामी लागिराखेका छौँ। त्यसले गर्दा एउटा कानुनको हिसाबले केही नीतिगत व्यवस्था गरेर संसारभरि अहिले ग्लोबल्ली 3-tier ब्रोडकास्टिङ सिस्टमको एउटा रुलहरू जहाँ पनि देख्न सक्छौँ हामी एउटा आउने तयारी भएको जानकारी दिँदै शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहायक प्रवक्ता दामोदर भण्डारी सम्बन्धित घरेलु कार्य समितिको कार्यालय मार्फत यी कुराहरू सञ्चालन गर्नलाई यहाँ प्रस्ताव पेश भएको छ नेपाल शान्ति कोषमा। त्यो चाहिँ प्रस्ताव स्वीकृत भयो भने त्यो समयमा खबर हुन्छ FM विभिन्न पत्र पत्रिका मार्फत त्यो बेला त्यहाँ चाहिँ सम्पर्क गरेर त्यो चाहिँ गर्न सकिने हुन्छ। 5 थरका प्रेम बोहरा सोध्नुहुन्छ, सशस्त्र द्वन्दको बेला तत्कालीन नेकपा माओवादीले लिएको चन्दा फिर्ता हुन्छ वा हुँदैन? दुबईबाट नेपाल आए, नेपाल आउँदाखेरि द्वन्दकालमा माओवादीहरूले रु 8,000 देखि लिएर 15,000 प्रत्येक विदेश गएर आउने व्यक्तिसँग चन्दा वसुल गरेका छन्। त्यो चन्दा फिर्ता हुने हो कि हुने होइन? उहाँको जवाब दिँदै शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहसचिव साधुराम सापकोटा, परिपूरणको समयतिर चाहिँ आइसकेका छौँ। परिपूरणको लागि, मेलमिलापको लागि, पुनर्स्थापनाको लागि विभिन्न किसिमका द्वन्दका घाउहरूलाई अन्तिम रूपमै निवारण गरेर संक्रमणको अवस्थाबाट विकासको अवस्थातिर लैजाने महत्वपूर्ण कानूनी संयन्त्रको रूपमा बेपत्ता व्यक्तिको छानबिन तथा सत्य निरूपण र मेलमिलाप आयोग र अब यो छिटै सरकारको प्राथमिकताभित्रको र राजनीतिक दलहरूको प्राथमिकताभित्रको विषय हो। यो दलहरू बीचको लामो विवाद र छलफलपछि सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक झण्डै 1 महिना अघि व्यवस्थापिका संसदबाट पारित भइसकेको छ। द्वन्द पीड़ितहरू नयाँ व्यवस्था कार्यान्वयन र राहतको प्रतीक्षामा छन्। लील प्रकाश चन्द, प्रमुख दलका शीर्ष नेताहरूले संविधान सभाको आजको बैठकमा सम्बोधन गर्दै राज्य पुनर्संरचना सहितको संविधान तोकिएकै समयमा जारी गर्ने प्रतिबद्धता जनाएका छन्। आजको बैठकमा संविधान अभिलेख अध्ययन तथा निर्केल समितिले पहिलो संविधान सभाको राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिको निर्केल सम्बन्धी प्रतिवेदन पेश गरेको थियो। सामुदायिक सूचना नेटवर्क CIN आजदेखि 6 वर्षमा प्रवेश गरेको छ। देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को प्रसारण 2066 साल जेठ 15 गतेदेखि शुरू भएको थियो। CIN को नेटवर्कमा अहिले 250 सामुदायिक रेडियोहरू आबद्ध छन्। CIN ले अहिले समाचार, सूचना तथा चेतनामूलक जानकारी आदान प्रदान गर्न देशभरिका सामुदायिक रेडियोहरूसँग सहकार्य गर्दै आएको छ। 5 वार्षिक उत्सवको अवसरमा अकोराबका अध्यक्ष मोहन चापागाईले सामाजिक रूपान्तरण तथा मुलुकको आर्थिक समुन्नत विकासका लागि सामुदायिक रेडियोहरूले गरेको योगदानप्रति धन्यवाद दिँदै आगामी दिनहरूमा अझ एकता र सहकार्यको आवश्यकता औल्याउनु भएको छ। 5 वार्षिक उत्सवको उपलक्ष्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबले आज राजधानीमा गरेको कार्यक्रममा महासचिव गोविन्द देवकोटाले रेडियो पत्रकारहरूको हितमा काम गर्न पत्रकार महासंघ र अकोराबले सहकार्य गर्नुपर्ने बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघले महासंघसँग सहकार्य गर्न चाहन्छ र हाम्रो आशा छ कमसेकम सामुदायिक रेडियोहरू भनेका मालिकहरूले सञ्चालन गरेका रेडियोहरू होइनन्। त्यहाँ श्रमजीवीहरू पनि छन्, समुदायले सञ्चालन गरेका रेडियो हुन्। त्यहाँ कार्यरत श्रमजीवीहरूको हकको लागि पनि कहीँ त्यस्ता समस्याहरू छन् भने महासंघले पनि आफ्नो एजेण्डा बनाओस्। कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको छ। राजधानीमा आजदेखि विशेष संवैधानिक सम्मेलन शुरू भएको छ। नेपाल बार एसोसिएशनले गरेको सम्मेलनमा कानून व्यवसायीहरूले नेपालमा कानूनी राज्य कमजोर बन्दै गएकाले छिटो सुधार्न सुझाव दिएका छन्। सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री सुशील कोइरालाले दिगो शान्ति, प्रजातन्त्र, मानव अधिकारका पक्षमा आफूले कहिल्यै पनि सम्झौता नगर्ने दावी गर्नुभयो। नेपाल बार एसोसिएशनका अध्यक्ष हरिकृष्ण कार्कीले सम्मेलनमा संविधानका विवादित विषयमा छलफल गरेर बारले सर्वसम्मत धारणा तयार गर्ने बताउनुभयो। संविधान विषयमा 29 कार्यपत्रहरू आएका छन् र त्यो 29 कार्यपत्रहरू विभिन्न विषयमै छन्। हाम्रो यसको उद्देश्य के हो भने सर्वसम्मति निकाल्ने प्रयास गर्ने भएको हुनाले हरेकले आफ्ना विचार राख्दाखेरि सहमतिका बिन्दुहरू के हुन् भन्ने कुरा खोजिदिनु भयो भने यो निष्कर्षमा पुग्नको लागि सजिलो हुन्छ भन्ने मलाई लाग्छ। र खेलकुदको खबरमा सरकारले सोमपाल कामी सहित 5 क्रिकेट खेलाड़ीलाई स्वीकृति पदक प्रदान गर्ने घोषणा गरेको छ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले सोमपाल सहित शरद भेषवाकर, सुभाष खकुरेल, शक्ति गौचन र जितेन्द्र मुखियालाई स्वीकृति पदक प्रदान गर्ने निर्णय गरेको हो। युवा फुटबलर विमल घरतीमगर, भलिबलका रमिला तण्डुकारलाई पनि स्वीकृति पदक प्रदान गरिनेछ। फुटबल प्रशिक्षक कुमार कटवाल र कुस्ती खेलाड़ी भरत बहादुर विश्वराल हिमालय टाइगरलाई प्रज्वल जनसेवा श्री चतुर्थ श्रेणी मान पदवी प्रदान गरिने भएको छ। सविता विश्वकर्मा, नेपालका सामुदायिक रेडियोहरूलाई व्यवस्थित गराउन राज्यले अझै थप नीति ल्याउनु आवश्यक। राज्यले चाहिँ यस विषयमा आफूलाई आफ्नो भूमिकालाई क्लियरै गर्न सकेका छैन। रेडियो दिइहालेछौ, अब यो चलाउन दिइहालेछौ मा मात्र सीमित भयो कि, त्यति मात्र होइन। सिन्धुपाल्चोकको लिखित साहित्यको 106 वर्ष इतिहास सार्वजनिक, मौसम अनुकूल नहुँदा तराईका जिल्लाहरूमा आँपको उत्पादनमा कमी लगायतका खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला। एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम, मार्शल इम्पोरियम। लाखौंको सपना बाइक चढ्ने हुन्छ, हिरो बाइक किन्ने चाहना मार्शल इम्पोरियममा पूरा हुन्छ। हजुर, हामी कहाँ हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा बिक्री भइरहेको छ। त्यति मात्र कहाँ हो र, आधुनिक प्रविधिद्वारा बाइकहरूको सर्भिसिङ गरिन्छ, साथै स्पेयर जेन्युइन पार्ट्स सेल्स एन्ड सेफ्टीका लागि हिरो अनि मार्शल इम्पोरियम। र तपाईँ बाइक एक्सचेन्ज गर्ने सोचाइमा हुनुहुन्छ भने पनि मार्शल इम्पोरियमलाई सम्झन सक्नुहुनेछ। पुनश्च नयाँ वर्ष स्किम अन्तर्गत हिरो कम्पनीको बाइकहरूको खरिदमा हात खाली नजाने गरी ₹5,000 देखि ₹1,00,000 नगद उपहारको व्यवस्था छ। सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार, फोन 0556-189-99, मोबाइल 98550-61-99। टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी बजार, फोन नम्बर 0556-561-057, मोबाइल 98550-61-99। स्टाइल परफॉर्मेंस र माइलेज का लागि हिरो अब मात्र मार्शल इम्पोरियम मा। रेडियो अर्पण 104.5 MHz। कम लागेको र लामो खडेरीले आँप चिचिलामै झर्दा उत्पादन घटेको हो। गत वर्ष फलेका अधिकांश जातको आँप यस वर्ष नफलेका र गत वर्ष नफलेका जात यस वर्ष फलेका छन्। जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत राम प्रकाश महतो, जस्तै पानी नपरेकोले धेरै साइजमा पनि त्यो सानो हुने र फल पनि झर्ने गरेछ धेरै, तर मुख्य अफ इयर भएकोले कम फलेको। केन्द्रमा 4 दर्जन भन्दा बढी आँपका जातहरू रहेका छन्। तर बागवानी केन्द्रमा यस वर्ष लिचीको उत्पादन भने गत वर्ष भन्दा 3 गुणाले बढेको छ। गत वर्ष 7 लाख रुपियाँमा ठेक्का लागेको बागवानीको लिची यस वर्ष 26 लाख रुपियाँमा ठेक्का लागेको छ। बागवानीको लिची पाक्न सुरु भएको छ भने आँप जेठको तेस्रो हप्तादेखि पाक्न थाल्नेछ। आँपको उत्पादन घटे पनि लिचीको उत्पादन बढेकाले राहत भएको निमित्त बागवानी विकास अधिकृत गोपाल शर्मा लामिछानेले बताउनु भयो। लिचीको उत्पादन बढ्नुमा अब लिचीमा त्यस्तो एक साल फल्ने एक साल नफल्ने हुँदैन होइन, र यसको समयमा नै हामीले रोग किराको रोकथाम गऱ्यौँ, जस्तो माइस लागेको थियो माइसको रोकथाम गऱ्यौँ, अनि मलजल बोरन हामी बोरन छर्छौँ, त्यसले गर्दाखेरि यसको चाहिँ उत्पादन राम्रै भएको। पूर्व पश्चिम राजमार्ग सँगै रहेको केन्द्रमा फलफुलको सुरक्षाका लागि दैनिक 22 जना हेरालुहरू खटाइएको छ। केन्द्रमा नभई किसानहरूले लगाएको आँपमा पनि सन्तोषजनक रूपमा फल नलागेपछि किसानहरू चिन्तित भएका छन्। जनार्दन खत्री, सिआइएन रेडियो एकता, सर्लाही। चिनी उद्योगले उखुको भुक्तानी नदिएको, उद्योगले प्रदूषण रोक्ने पहल नगरेको भन्दै नवलपरासीको कुडिया लगायतका आधा दर्जन गाविसका स्थानीय बासिन्दाले त्यस क्षेत्रको यातायात आजदेखि बन्द गराएका छन्। गएको 13 गतेदेखि 2 सूत्रीय माग लिएर बागमती चिनी उद्योगको मूल गेटमा ताला लगाएर आन्दोलनमा उत्रदा समेत स्थानीय बासिन्दाका माग सम्बोधन नगरेपछि आजदेखि त्यस क्षेत्रको यातायात बन्द गराएर स्थानीयवासी आन्दोलनमा उत्रिएको रेडियो परासीले खबर पठाएको छ। प्युठानको हम्सपुर आठका स्थानीय बासिन्दालाई पिउने पानीका लागि घण्टौँ लगाएर हिँड्नुपर्ने बाध्यता रहेको छ। खानेपानीको अभावले खोल्चा खोल्चीमा जम्मा भएको पानी भरेर खाने बाध्यता रहेको छ। बस्ती नजिकको पानीको मूल सुक्दै गएपछि स्थानीय 40 भन्दा बढी परिवारले वर्षौंदेखि समस्या भोग्दै आएको स्थानीय मेघराज पाण्डेले जानकारी दिनुभयो। खानेपानीको ठूलो समस्या हुने भएपछि स्थानीय बासिन्दाले अहिले विभिन्न थारोमा कुर्नुपर्ने भएको छ। अहिले धुवाकोट र गरुड डाँडा गाउँका धेरै परिवारलाई पिउने पानीको समस्या रहेको रेडियो मान्डवी प्युठानले खबर पठाएको छ। साझा खबरमा अब विद्यालयमा निषेधित पुस्तक बिक्री भइरहेको प्रसङ्ग। मध्यमाञ्चलका लागि निषेध गरिएको विद्यालय तहको पाठ्य पुस्तक नुवाकोटमा बिक्री भइरहेको छ। सिफारिस नगरिएको पुस्तक बढी नाफा कमाउने लोभले स्टेसनरी व्यवसायीहरूले सामुदायिक विद्यालयका विद्यार्थीलाई बिक्री गरेको पाइएको हो। रेडियो त्रिशुली नुवाकोटका कपिलदेव खनालको रिपोर्ट। सरकारले निशुल्क वितरण गरेको विद्यालय तहको पुस्तक तोकिएको क्षेत्रमा भन्दा अन्यत्र बिक्री गर्न नपाउने नियम भए पनि नुवाकोटमा पालना भएको छैन। निषेध गरिएको पुस्तक बिक्री गरेर उनीहरूले पुस्तक छपाईमा सरकारले गरेको ढिलाइको फाइदा उठाइरहेका छन्। पृथ्वी माध्यमिक विद्यालय विदुरका निमित्त प्रधान अध्यापक बाबुराम लामिछाने: केही विद्यालयमा पनि केही विद्यार्थीको हातमा बजारबाट किनेर लिएर आउने क्रममा सम्बन्धित क्षेत्रभन्दा बाहेक अर्को क्षेत्रका लागि भनेर तयार गरिएका उत्पादन गरिएका पाठ्य पुस्तकहरू आइपुगेको अवस्था स्थिति केही छ। यसलाई हामीले विद्यार्थीले त्यस्तो किताब ल्याउने बित्तिकै यहाँका किताब विक्रेता पसलहरूसँग तत्कालै त्यो कुरा पसलहरूमा हामीले पुर्याएका छौँ। तपाईँहरूले निषेध गरिएका पाठ्य पुस्तक चाहिँ यहाँ नपठाउनु होला, न बिक्री नगर्नु होला, र बिक्री गरेर हाम्रो केटाकेटीहरूले हाम्रो विद्यार्थीले तपाईँ कहाँबाट ल्याएको किताब तत्कालै आधिकारिक पाठ्य पुस्तक यहाँ ल्याएर त्यो किताब फिर्ता लैजानु होला भनेर हामीले उनीहरूलाई भनेका पनि छौँ, सचेत गराएका पनि छौँ। मिसन प्रिन्टर्स एन्ड मिडिया प्रालीले उत्पादन गरेको पुस्तकमा बढी कमिसन पाएपछि नुवाकोटका सामुदायिक विद्यालयहरूमा पुर्याइएको हो। मिसन प्रिन्टर्स एन्ड मिडिया प्रालीले उत्पादन गरेको पुस्तक सरकारले पूर्वाञ्चल पश्चिमाञ्चल लगायतका क्षेत्रका लागि भनेर मात्र बिक्री गर्न अनुमति दिएको छ। तर नुवाकोटका व्यवसायीहरूले भने पुस्तकमा निषेध भने पनि देशैभरि बिक्रीका लागि खुल्ला गरिएको दावी गर्दै निर्बाध बिक्री गरिरहेका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ नुवाकोट अध्यक्ष दिनेश साक्य: जनशिक्षा सामान्य केन्द्रले तपाईँको मागे अनुसार किताब उनीहरूले पुरा गर्न नसकेपछि शिक्षा मन्त्रालयले चाहिँ देशैभरि खुला गरिदिएको छ किताबले। त्यो किताब देशैभरि खुला भइसकेको अवस्था हो र त्यो किताब देशैभरि खुला पनि भइसकेको छ। तपाईँलाई यदि तपाईँलाई विश्वास लाग्दैन भने शिक्षा मन्त्रालयको वेबसाइटमा तपाईँले हेर्न सक्नुहुन्छ कि तपाईँले देशैभरि खुला खालको किताब र त्यो किताब कहीँ पनि बन्दै छैन किताब। नुवाकोटमा सरकारी उत्पादन जनक शिक्षा सामग्री केन्द्रले उत्पादन गरेको पुस्तक मात्र बेच्न पाइने विद्यालय पाठ्य पुस्तक तथा पाठ्य सामग्री विकास निर्देशिकामा उल्लेख छ। व्यवसायीलाई जनक शिक्षा सामग्रीले दिने 7.5% भन्दा 3 गुणा बढी मिसन प्रिन्टर्स एन्ड मिडिया प्रालीले 24% रकम नाफा दिएपछि निषेधित र प्रतिबन्धित पुस्तक नुवाकोटका विद्यार्थीको हातमा पुर्याइएको हो। निषेधित पुस्तक बिक्री गर्नेलाई कारवाही गरिने जिल्ला शिक्षा कार्यालय नुवाकोटका लेखा अधिकृत रामकृष्ण भुइँयाल बताउनुहुन्छ। कानुनमा निषेधित गरिएको र अब हाम्रो जिल्ला शिक्षा कार्यालयले अथवा शिक्षा मन्त्रालयले निषेध गरिएका किताबहरू त्यस्तो छ भने त त्यो त सोझै चाहिँ अधिकारको दुरुपयोग अख्तियारको दुरुपयोग नै हो। त्यो चाहिँ अख्तियारको दुरुपयोग अन्तर्गतै कारवाही हुन्छ किनभने त्यो पश्चिमाञ्चल सुदूरपश्चिमाञ्चल अन्तर्वेदन भनेर एकदम स्पेसल्ली तोकिएको किताबहरू छन् भने कसैले त्यस्ता किताबहरू बेच्न किन्न र त्यसको भुक्तानी गर्न पनि मिल्दैन। नुवाकोटका सामुदायिक विद्यालयहरूमा झण्डै 76,000 विद्यार्थीहरू अध्ययन गर्छन्। कस्तो पुस्तक पढ्न पाउने भन्ने सवाल विद्यार्थीको भविष्यसँग गाँसिएको विषय भएकोले जथाभावी पुस्तक बिक्री वितरण भइरहेको प्रति सबैको चासो जानु आवश्यक छ। कपिल देव खनाल, CIN, रेडियो त्रिशुली, नुवाकोट। र जिल्ला आयुर्वेद अस्पताल अछामलाई स्थानीय कर्ण केसी र लोकबहादुर केसीले जग्गा दान गर्नुभएको छ। मङ्गलसे नगरपालिका 5 स्थित दुई दाजुभाइको नाममा रहेको करिब 6 रोपनी भन्दा बढी जग्गा अस्पतालको भवन निर्माणका लागि दान गरिएको हो। 1500 को भवन निर्माणका लागि अस्पतालले चालेको कदमलाई सम्मान गर्दै आफूहरूले जग्गा दान गरेको दाताहरूले बताएका छन्। रेडियो सोसाइटी FM अछामले खबर पठाएको छ। दीपक आचार्य, तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा सामुदायिक रेडियो पत्रकारिताको अभ्यास आशलाग्दो देखिएको छ। रेडियो कुराकानी बाँकी नै छ, साझा खबर सुन्दै गर्नुहोला।